गीता पनि कस्ता कस्ता कथा कनाइदेऊ हे भगवान तिसका गीतलाई सभ्य बनाइदेऊ ओइ सभ्य बनाइदेऊ केटा र केटीलाई मात्नु मताए अहिले उत्ताउला गीतले बजा तताए ओइ ओइ ओइ ओइ केटा र केटीलाई मात्नु मताए अहिले उत्ताउला गीतले बजा तताए उत्ताउला गीतले बजा तताए आजकालका केटा केटी किन यस्तो भएको आजकालका केटा केटी किन यस्तो भएको महिनासम्म दर खाने कस्तो चलन आएको ओइ कस्तो चलन आएको केटा र केटीलाई मात्नु मताए अहिले उत्ताउला गीतले बजा तताए ओइ ओइ ओइ ओइ केटा र केटीलाई मात्नु मताए अहिले उत्ताउला गीतले बजा तताए उत्ताउला गीतले बजा तताए भेट भएको एक दुई दिनमै लभ पनि पार्छन् प्रेमलाई नि बिरालाका छौरा सरी सार्छन् ओइ छौरा सरी सार्छन् केटा र केटीलाई मात्नु मताए अहिले उत्ताउला गीतले बजा तताए ओइ ओइ ओइ ओइ केटा र केटीलाई मात्नु मताए अहिले उत्ताउला गीतले बजा तताए उत्ताउला गीतले बजा तताए असल प्रेम भन्ने शब्द एकादेश भयो असल प्रेम भन्ने शब्द एकादेश भयो माया भन्ने कुरा सीमित मस्मस्तीमै रह्यो ओइ मस्मस्तीमै रह्यो केटा र केटीलाई मात्नु मताए अहिले उत्ताउला गीतले बजा तताए ओइ ओइ ओइ ओइ केटा र केटीलाई मात्नु मताए अहिले उत्ताउला गीतले बजा तताए उत्ताउला को गन्दगीलाई बाहिर फाल्नु पर्छ सपनामा सभ्यताको दियो बन्नु पर्छ ओइ दियो बन्नु पर्छ केटा र केटीलाई नाच्नु मचाए उत्ताउला गीतले बजा बताए ओइ ओइ ओइ ओइ केटा र केटीलाई नाच्नु मचाए उत्ताउला गीतले